Banisi, Banisi, Banisi, Akumitaka, Dako, Kyoya, Koko, Wepi, Jipika, Jipika, Jipika, Jipika, Jipika, Jipika, Metro FM. अवक्षिक जीविका मेट्रो एफएम गुइबुक्टिको मेगाहर्जा थ्व नेपाल मण्डलदबु हाकलसको छिरलस कृष्णन्ता जी श्री कृष्ण ज्यापु बखिन देशे बलाजुङ हुनुको घटनाक्रम छलिसे प्रत्यक्ष या अप्रत्यक्ष रूपमा सरकार दुगु विशेष सरकार वाला व्यक्ति तुलिसे सल व्यक्तिगु ठछुगु अभियान ख अभियान जले थ्व प्रसंग जनाइगु विश्व नेवातेगु निकोगु सम्मेलन नेपालले जुनाचुङगु प्रसंग विश्व नेवाटेगु निकोगु सम्मेलन वैगु चैत्र 27 गते से 30 गते तक यी जुना चंगुडु विश्व नेवाटेगु संगठन धाबले विश्व नेवा संगठन अर्थात वर्ल्ड नेवा अर्गनाइजेसन ख उगु अर्गनाइजेसन ने नेपाल च्याप्टर नडेका तगुडु नेपाल च्याप्टर या कजि नरेन्द्र भक्त हाडै र भन्दै गुडु वेगले सिनिन गन पख्ने नरेन्द्र भक्त जी जोजलपा ए जोजलपा आ निकोगु विश्व निवास सम्मेलन जुन चंगुडु गु चैत्र 27 गते से 30 गते तक तो गुकु थ यागु नीति छ पिन तयारी न सुना दिगु दो आठो अ दके ना पाउ विश्व निवास सम्मेलन वर्ल्ड निवास ऑर्गेनाइजेशन या वर्ल्ड निवास कन्फरेन्स इन लन्डन इज गु का आ निकोगु तो वर्ल्ड नेवा कन्फरेन्स चाहिँ यो नेपाली राजधानी काठमाडौँ या गोसा आ ठो सिलसिला चाहिँ गु सेन्टर कमिटी न करी करी निर्णय यार हुन्छ ल कोछे हुन्छ ल अले नेपाल जीव थो च्याप्टर चाहिँ अठकी चाहिँ छ आयोजक समिति अब भूमिका निभाए थियो जाजो जोल फेसन ठो सम्बन्ध यो को बैठक न सुनेन मुन्जानन सुनेन अथकी चाहिँ विभिन्न छौ संयोजक त विभिन्न जाजोया लागि सांस्कृतिक र्याली अथवा विभिन्न कार्यक्रम त या लागि चाहिँ विभिन्न कजित सहकजित छौ देव जानुको लो चाहिँ अलिक विभिन्न चाहिँ खलफुचै आफू अथवा नेपाल भाषा खेल आफू नान्द्र आफू भाषा पिन्ता चाहिँ फफुट्टै जान सुरु जोइरुङ्गो उड यो कोसिटा चाहिँ छौ कघङ छौ विश्व नेवा सम्मेलन यहीँ यहाँ थियो छौ कोसिन त सम्बन्ध छिसा नेवा डे दबुखे छिसा गोसा अनि छिउ जासना पुज जासना कुठी छिसा चाहिँ सञ्चालन या टुङ्को अवस्था नन्द पासपिन्डा ठग्या सार्वजनिक जानकारी बिउ जिमी गोसा त द ठयो किसिमन चाहिँ विश्व नेवा सम्मेलन छौ नेवाटे छौ मसिका लागि नेवाटे भा कला संस्कृति माकेका लागि विश्वभरि छुम्फु नेवाटेटा छप्पा छ दिया हो अम्टा छुन समस्या त जोल दासा वालिया हो ठो सम्बन्ध चाहिँ छौ विश्व नेवा सम्मेलन या हो एकदम आवश्यकता किसान चाहेका छौ झाउँ छौँ र आज गु चाहिँ चैत्र 27 गते दिन चाहिँ 30 गते तक जुल यहीँ चाहिँ विश्व नेवा सम्मेलन निको गु थो सम्मेलन गु डठु चाहिँ 27 गते दिन चाहिँ 30 गते तक छुछु जुइले छ खास 27 गते छ उले ज्याजी छिसा राजकीय प्रतिज्ञा प्रतिष्ठान एकाडेमी उठाए छिसा बुकिया रुङ र 27 गते लागि हुनु उले ज्याजी छ भाषा खेले आफू हरेक चाहिँ सांस्कृतिक खेले आफू उद्योग व्यापार खेले आफू फुकु नेवाटेट आना चाहिँ पयाम फक्को छौ सट्यो ज्याजुली अहिले आना नेवा विभिन्न विश्व निकै आफू नेवाट नेवा प्रतिनिधि अघि भेलाजी वेकअपसँग भागकै ठो छौ नेवाटेको लागि तराउँ छौ उत्सव या रूप छौ नेवाटे छौ एकता छौ दिने रूप हेठो चाहिँ यहीँ अहिले 28 गते छौ छिउज्याजो नेपाल भाषा एकाडेमी नेवाटे युवाएम सञ्चालन जो छौँ थाहा नेपाली अब इतिहास होइन एकदमै नान्जाउ थाहा किर्तिपुरे किपुली छौ आना चाहिँ प्रतिनिधि फुकङ वङ आना ज्याझोट आनाफुङ पासा पनि निसि नफलायो आनाफुङ पासा खियाफुङ मुन्टल चाहिँ नफलायो नेवा चो एकाडेमी चाहिँ छो आना चुनेउ सुयु ज्याझो जुल अहिले उखुनु दिने 28 गते उजको मह सम्भवत यहाँ खोपे न चाहिँ प्रतिनिधि त पिने नै ऊ छाफुङ प्रतिनिधि त्यता नजाएन के नै आनाफुङ थासाफुङ विभिन्न भाषा सेवी त साहित्यकार त कलाकार त उद्योग व्यवहारी त ऋषि चाहिँ छ नभला ज्याजी अहिले 29 गते छु गोष्ठी त जिउ त गोष्ठी चाहिँ थो विभिन्न विषय चाहिँ छो गम्भीर नक्सा नेवाटे मुद्दा टकाय राष्ट्रिय मुद्दा त टकाय नेपाल राष्ट्र विकासका लागि नेवाटेसँग गयो योगदान बेख थो विषय तनकाय छो गोष्ठी चाहिँ इच्छिन्तु चाहिँ जे अहिले 30 गते छो चुनाव जी दुहु थो अधिवेशन खाले ज्याजी केन्द्रीय कार्य समिति अध्यक्ष उपाध्यक्ष विभिन्न चाहिँ थोले ज्याजी अहिले आना समापन समारोह जी आना चाहिँ छ सांस्कृतिक छ नेवा भए नभए नभए सांस्कृतिक ज्याजो जी थै किसिम चाहिँ 30 गते थियो विश्व नेवा सम्मेलन हो समापन जी डब्लु तुक्सी विश्व नेवा सम्मेलन नुगु नेतृत्व लिए जान जुझ निश्चित रूपले लियो ज्याजी अब ठिकै सहभागिता ल्याएको चाहिँ कुन कुन देशसँग चाहिँ इन्ट्रेस्ट याचौँ डु अथे चाहिँ नेपाल च्याप्टर जाँदै लिएका चौँ डु गोजोपट्टि चाहिँ रेस्पोन्स टु याचौँ डु छिटो जानकारी डुको ठाउँ सुख खास चाहिँ विभिन्न देशै हुन चुपि नेवाटेपट्टि सन्दर्भ खोला ठो सेक्टर कमिटी तयार छिसन जिम्मा बिहाउजु ल गुगु देशसँग गुली गुली भइसक छौ त संयुक्त राज्य अमेरिका हाजु ल अधिराज्य संयुक्त अधिराज्य बेलायत पाखाउजु ल क्यानाडा जु ल जर्मनी जापान अफो चाहिँ यो खोइ राष्ट्र त पाखन चाहिँ प्रिन्टर जीव चाहिँ करिब करिब कमसे कम 50 जना प्रतिनिधि विभिन्न देश उयो अटकै रूपे जेने त नेउ नेउ राष्ट्र आऊ प्रतिनिधि त वैला चाहिँ उयो दाजु त नेपाली सन्दर्भ नेपाली पनि गजपी ऊ चाहिँ सम्मेलनले सहभागी जुइले छ नेपाली सन्दर्भ किसान चाहिँ दुज अभियान दिएको छौँ त दुज अभियानै फक्को फयाम फक्को नेपाल व्यापी चाहे चाहिँ सोनीको जग्गा मजुसी सत्युको छुङ फोटो जग्गा मजुसी चाहिँ नेपाल व्यापिए दुज त जुसा यो बनाइरहेको चाहिँ छलफल छौँ त के के अब पूर्व पाख पश्चिम पाख विभिन्न नेपाल राष्ट्रभरि चोचौँ फौँ ठाटा छ चोचौँ पनि अटे हो दुज त भएको भन्दा देख्यो अहिले ऊ दुज देखे चाहिँ छौ गयो किसिम चाहिँ अछि प्रतिनिधि त आएर छिजे ऊ सहलह जीव बाँकी त नि प्रत्यक्ष चिसँग सहभागी होला अथवा चाहिँ छौ चुनाव यहाँ तथा भेला यहाँ ऊ सभा सम्मेलन बुझिकै उपस्थित लिए होला ऊ चाहिँ विभिन्न छलफल झाउँ त डब्ल्यु चाहिँ नेपाली चुपी नेवाटेपट्टि प्रसङ्गे प्रतिनिधि सभाले चाहिँ छलफल जोचौँ डुगुठाउँ प्रतिनिधित्व केटी विषयले अब थुप बाहेक चाहिँ आज चाहिँ छिप्नु तयारी झोले चाहिँ ज्याको चाहिँ डिडब्ल्यु अफिस चाहिँ सञ्चालन याद नुगु जानकारी नबिएटीलाई चाहिँ ऊ बाहेक चाहिँ मेपी छुचु जेचौँ डु मेपी सङ्घ संस्था लिसे मेपी नेवा हेलवात लिसे या चाहिँ विशिष्ट व्यक्तित्व लिसे समन्वय या लगायतपट्टि गोजो गोजोको ठाउँ जुएचौँ डु थो विषय नुटाइदिला ठो सम्बन्धै चाहिँ किसान तक चाहिँ सहल हेर्नुहुँदो ल के ठेकेमा शरण छेक्षी हनुबाहमा सत्यमोहन दाई सत्यमोहन जोशी जुजल पद्म दाई जुल मानिक दाई डाक्टर महेशमान आनन्द चाहिँ मल्लकी सुन्दर दिसिने जुल अठान्तौँ किसान लन्डनै सहभागी जुपुङ अहिले चाहुँ पासो पनि लिसिन चाहिँ छ सातो हाकी किसान जाजो यारुङ्गो जुल अठान्तौँ चाहिँ किसान अन्तर्राष्ट्रिय नेवा जग अन्य अन्तर्राष्ट्रिय जगतले नेवा त्यो स्थिति गरेको डरा सम्बन्धै नघेरै नै लाल श्रेष्ठ पाखन चाहिँ किसान विभिन्न सहल यारुङ्गो जुल अहिले अहिले ठो सम्बन्धै चाहिँ किसान झाँकिया लागि छ किसान कवट देखाउ त अघि कि छौ संसार कव सांस्कृतिक कव विभिन्न आर्थिक कव सांस्कृतिक रैली कव विभिन्न चाहिँ थोप विभिन्न चाहिँ तयारी जुन वन्डर अलेक्सन चाहिँ व्यापक चाहिँ नेवा डब्ल्युसी एफिलिएटेड जुल एफिलिएट मजुपु नेवा नेवा विभिन्न खलप जतेता सपुटे योजना त वर्कअप एक व्यक्तिगत रूप है एक व्यक्तिगत मतलब छो खे सिलसिला क्या नेवा जापू में आगे थे राज भाई जकमीजू अध्यक्ष जुल अठानू मिम्यू चाहे संस्था खोपया विराट नेपाल भाषा जुल अठानू एक नेवा फुलाम फुलाम संस्था तो लिखी गृहाँ ठिकिटा चाहे विश्व नेवा सम्मेलन तालाके भाई एगोसिस सहल झाँको छाउँड सम्भवतः ठाउँ गर्ने हे पर्मिटी ठाउँ भने लक्नी चाहिँ छु वगेरा सपुटे कुटेन छुवा वेखन शरण छेक एजुजुले थो बाला गए तिब्र नक्सा आए छौ निया निठी छौ चुङ झाँचो झाँचौँड ठुटी चाहिँ नेपाली राजनीतिक घटनाक्रम सेवले चाहिँ वहे टाइमे विश्व नेवा सम्मेलन जुन छौ टाइमे अन्त टाइमे चाहिँ विपक्षी दल त्यसमा आन्दोलन यागु निर्णायक आन्दोलन यागु टिका चैत महिनेपट्टि घस्ने हेरौँको अवस्था दाइले ठोस पक्ष त सिक्नुहुन्छ ध्यान त्यहाँ डुकिमहरू गठिक वेकम जल सोह्र सत्र गते पाखी चाहिँ निर्णायक आन्दोलन ढका ट्याचुङको अवस्था अहिले हाम्रो 26 गते चाहिँ 30 गते त विश्व निवास सम्मेलन जुन छौँको अवस्था दाइले ठिटो तालमेल केही नमिलेन जे सिक्नुहुन्छ स्काई स्काईवे खाँचो उज्याउँछु न स्काईवे ठो विभिन्न सेन्ट्रली चुम्पौँ पासुपौँ अरे थाना चुम्पौँ पुष्कर पाठीमा जुपौँ खाँ सहज उज्याउन जे अघि सहभागी जुएँ मखा तर वेको पुना नक्नी जे स्वापुट्टै अब कठाउँ छि नक्नी धाड्यु अनुसार है वेको पुसन बडा छो विषय उज्याउन देशे अपना छौ जनआन्दोलन या घोषणा या रुङ्गल वो आन्दोलनीय अवस्था चाहिँ निको सम्मेलन चाहिँ यहाँ तालाका भने अथवा जनआन्दोलन योको पासापुङ अखेन लाइफ एजु जुने ठो सम्बन्ध चाहिँ यहाँ भन्यो ठकिता छौ सम्मेलन त पिनेन हो पासापुङ दात मतलब भालाका ओ बोटी काके फैयु खला मखला अथवा योको पासा पनि आन्दोलन हे बुटिकापट्टि मानिस युक्ता जिउ खला अथवा थियो छौ गु उद्देश्य ख विश्व नेवार सम्मेलन यहाँ हो भाषा कला संस्कृति मसिका संरक्षणका लागि नेवटेसँग पहलिया म खला विश्व नेवार सम्मेलन नन पोलिटिकल नन प्रफिटेबल अर्गनाइजेसन ख खसन तबिन थियो चाहिँ लन्डन डिक्लेरेसन अनुसार नेपालले भू संघात्मक राज्य सङ्घीय राज्य ख ओ सङ्घीय राज्य त कि स्वागत हुँदा सङ्घीय राज्य अन्तर्गत विविधि विभिन्न प्रदेश त निर्माण जीव ख विभिन्न जात जाति भाषा भाषित आकांक्षा परिपूर्ति लागिन ओ सिलसिला नेवा प्रदेश न जय मह लन्डन डिक्लेरेसन द अठो सिलसिला छिसन नेपालले ठौ मसिका कला संस्कृति संरक्षण लागि निश्चित रूपले राजनैतिक रूपले न रुचि मतेका नेवाटेसन थौ मसिका क्यामे फैमुखु कला संस्कृति भाषा संरक्षण या फैमुखु ठाउँलाई थो निश्चित ख एजोली ठगिटा यहाँ तालमेल यहाँ भनेर राखेको छ जे विचार जो छौँ कुकुरका चाहिँ थो चाहिँ छलफली विषय जे छौँ हजुर हजुर आ सरकारवाला ढाबले आन्दोलन पक्ष पार्टी दल या मोर्चा विपक्षी दल प्लेस एभेकपिलेसन सिक्किमसँग ठु विषयले सहल भेका हुने मतलब चाहिँ वे खे नक्ति सिरा ढाल्नु न कि हनुभावमा पढ्नु हुँदै लिसी छ र स्वपुत्र ठे सम्मेलन जिउ द छि क्यामा शरण छे ठकिरा गृह छौ झ्याकेमारी राखेको छु जे वेकलिसी यी कय सहल झ्याके बसाटो त नरेन्द्र रोक्दा हाजी डक्लेलिपा ठो निकोको विश्व नेवा सम्मेलन जुन सुङ्गु सन्दर्भ एटक्या ध्यामनी छुङखन्दा छ चियाक लन्दैदिला ओ ख मुख्य चाहिँ अठो विश्व नेवा सम्मेलन फुक्क नेवाटेको लागि ख ठाउँ विश्व चाहिँ फुक्क चाहिँ जन्ममा मुनु त्यता ठौ पहिचान म ठौ मसिका म ठौ भाग कला संस्कृति माके म ठकिता ठौ भाग कला संस्कृति माके लागि राजनीतिको आर्थिक संरक्षण बिना सम्भव मरू एजु जुनी ठ पाखे चाहिँ फुकसिन चाहिँ यो नगते थो निकोगो विश्व सम्मेलन चाहिँ तालाकेटा फपुङ पासा पुसन चाहिँ ग्रुप किस्मन चाहिँ ग्वालिया खै थो चाहिँ कलाकार उद्योग कर्मी भाषा सेवी फुकसिन चाहिँ किसम इना पिन चल्न नरेन्द्र भक्तजी छि ई बेतल बिसा पंगतल थुनसी खंकनतल छिदै गुक्सबै लिपि भाक्न नब्ला एकदम सुगा छिर वेक ख नरेन्द्र भक्त हाडा वेक वर्ल्ड नेवा ऑर्गनाइजेशन नेपाल चैप्टर या कजी ख वेकल सलबिगु ख वेगु चैत्र 27 गते छि 30 गते तक विश्व नेवा सम्मेलन निकोगु जुन जुगु यि गुक्त तयारी ज जुगु दु सुखा देग बिसेले निनकन ल थोइले जि द बेटर संकेत बि दुगु दु वनि गुजफनत न थोइ त बेस सुबे पल्कलिपा पासाउ दिन पके चीनी नदी पर जजो ज्ञान ये महानगर पालिका या सार्वजनिक अपील छे या फोहर न्याने लाठा वहाँ मछे निया निथा सुतासिया गुता ईटा का छिगु टाले फोहर मुंकेता वैगु रिक्सा ट्रैक्टर वा गाड़ी जग फोहर वांछया सहर सुचु पिचु यागु ज्या महानगर पालिका याता गुहाली याना दिशा ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेको कर पुलेगु छिगु दायित्व खा सेवयागु झिमगु कर्तव्य खा ये महानगर पालिका नस्कुस्नापा अभिवादन छिपी सकसी तं थका ये महानगरपालिका न्यवया मेट्रो एफएम बीपी फुटिखु मेगाहर्ज अले थौ बुधबा बुधबा पतिकाई ज्याझो ख ज्ञान्त्या ज्ञान्त्या छ भन्ने सलिस नापा स्वापुडुगु ज्याझो ख त नेसलिस गाठेगु नेसलिस कासामितिगु ख छिपिन छ फोन लेने दिस थन जिमिको स्टुडियो या फोन ल्या 4232735 अले 4232736 थौ फोन ल्याके फोन लेने दिस अले फोन लेने डीपी मध्ये छमेस्त फोन एनआईडीपी मध्ये समेस्त मको फोन एनआईडिया प्याचिली सबै एनआईडीपी मध्ये समेस्त गोला प्रथा कथा नेपाल भाषा मेचा छसा शिल्पा कथा देसाको जी थुकु शिल्पा देसन जीको ख आजु भाइ राजा साक्य पिन्तना खलाय दुज भाइ राजा साक्य मलबु येला पाके वेकलो देसन जीको नेपाल भाषा सिधी मेचा छसा शिल्पा कथा देसाको जी शिल्पा थुकु ता जी कि छिकपी मध्ये बुतिकया प्याचिली सबै एनआईडीपी मध्ये समेस्त गोला प्रथा कथा शिल्पा देसाको जी नेसा थुकु जजले नेसा जिन छौ छिकिन त निनेको जे अलो नेसा या नपप पिङो छुमामा बिको जे पिङो छुमामा दे पाछिको लिस छुका ओ छिकिन त दैदिमा उके नीति रास छि जिमिको स्टुडियो या फोन ल्या 4232735 अले 4232736 फोन या नीति त छि त इना पेन्चना फोन ल्यास का आक्न बेचन 4232735 अले 4232736 फोन या नीति छ छि फोन याना बुटिकै दि पै अले बुटिकया यदि छि प्याची लिसा बेदी लास प्याची लिसा बेदी पि मध्ये छमेस्त शिल्पा बिगु जे ओ शिल्पा नीति रास छि फोन याना प्याची लिसा बेदीमा अवश्य न छि प्याची लिसा बिगु नीति कोताइन दि अले फोन यान दिरेको पल सकै छैन थे छले फोन सु पासा चाहि दिनु गुदु वेक त लस्को स्या पाके भने फोन सो पास चाहिए दी वो कहते लोग कुछ है जो जलपा सुनो अंडिया किसने मंगललाल नाथी मंगल जो माफो फो चाव भी आज इसे तो चीचा भी शिराओ का तुम बन ताई दी सा नेपाल है दक्कले नापा खुशी जन्मत संग्रह गबले जोगु खा नेपाले दक्कले नापा खुशी जन्मत संग्रह गबले जोगु खा 2027 साल 2032 साल 2036 साल 2037 साल हजुर 36 साल है 36 साल है हजुर दक्कले नापा ख पक्का ख आज शो का छिन शो बती मंगललाल जो पक्का घर 2036 साल तक लेना पांच जनवरी संग्रह जो उसमें छोली सब पैसे जोड़ो एक को सुबह देशम चना चिता छह साले अखन मेरे को फोन है सो पासा चाहिए दिन को तो वो एक इतना लास्ट को शेयर पाके होने जो जलपा तुलसी जो माफ हो दक्को पैसे जी सुन दो नहीं ची दक्को लास्ट है चाहिए दिए गया चलो पहले आ चाहिए दिला ओ अच्छी अच्छी ताई जी दिया थोड़ा सुना नापा लगे यार दिया अनाबले नि दके लिप लिप जे छु मला हजुर थाहा छ साली बुझ्ने छ नभए फोन यार या न हजुर अले दगो माफ ठीक छ अनि दाइ यसु ख ह एकदम ठीक छ के भ ब्याज हेर ख कि मखु अ चतना भयो ख चमोटो से वाला असला स था हो ये मख त नि मखला होली ल जिम ख थियो मेरे न अठ दाइ दि छ नि न सने त पेट्रोल मन त कि गाडी चले जि मखु चमोटन की मनोयो पुर्जा चाहिँ मेचो पुर्जा सञ्चालन जी मख त नि 2-3 घण्टा च्याउली मोत्नु उली एनर्जी मोयो होला असल जी मख अब यो ठो मेरे यो ढाइती भन्छ लाइक मोदे छ ढाइयो का कलि मखु होला ख कसा आज नेसा पाकी भनको नि सा छुगु लाते घडी दुकी मरो घडी दु दोला आ तै जसन विश्व दक्ले नापा लाते न्यागो घडी गबले देखु ख सन 1868 सन 1871 सन 1888 सन 1923 1923 लास्ट है 1923 वे तै थिए छेउली सब प्याचि मसरका नि सर कृषि जो जानले बुझे कति एक को सुबह देशन चला थे चले आफ्नो मेको फोन है सो पासा चाहि दिनु त वेक त लस्को स्या पाके हो नि जोजलपा हेलो जोजलपा सुन न दे जिनान मे पजा बजे नाइ मे जो माफ मुसु अथे जों मुसु जों ने न्यान तया त ननि ने र खनि ले हाले जों ने मुसु हो जी का मख तस्कय मुसु अथे जों मो अम सु होले थला खोकी हो खोबी वो हासला जी पजा मजो मला मुसु हो हाजे थन न्याप्ने थ्वै जों का छिन छिन जो न्याप्ने हो या मुस्ते दियो थे जों अरे डैमली का अरे डैमली ना अजय डैमली मुख जुया सुनचो ना का खाऊं चाव दी ताई दी सा अजय हनुमान दिया अजय अथवा जैसा गुरु हनुमान लगा नाला वैसा ना उखा अजय हनुमान ये अब बायो फे या तो ताई ताऊ दूसरा हनुमान ये माये ना सुखा हनुमान ये अब बायो खासा माये ना सुखा अंजलि अनुपमा अंजना अनुसुया हनुमान्य अब वायु खास मायना सुख अञ्जली अनुपमा अञ्जना अनुसुया एक नंबर अञ्जली अञ्जली टुकमा गाइदियो नानी मैया जो छेउली सब प्याची मजा गर्ने सर जसले पोती गरेर एक शुभ आदेश छिटो न त्यसले आफ्नो मेको फोन हेर्न सो पासा चाहिदिनुको दो एक न लसको स्या पाक्यो भने जो जलपा हेलो सुन्नु भन्छ लक्ष्मीराज सेल्फा देखाले हो यो ल लक्ष्मीराज माफ हो हजुर माफ हो माफ हो अरे ठीक भयो होला एकदमै माफ अनि लक्ष्मी जो धैर्य नेपाल दक्ले ताको खुसी सुख गण्डकी महाकाली कर्णाली राप्ती कर्णाली ख धन्य ख ख होला पक्का ख कर्णाली नेपाल दक्ले ताको खुसी ख छोरी सब प्यासी जोदो एकको सुबह देशन चला चिता जसले पुति कहिदिन छै चले आफ्नो मेगो पने सो पासा चाहि दिदो एक न लसको स्या पके भने जोजलपा हेलो जोजलपा हेलो हेलो जजलपा सुथे सुगत मान्छा के सुगत हजुर सुगत थाले एफएम हाके त आउँछ ख कुकु थन जो नेपने छ एकदम स तस ठोइस जों जोले कस सुगत जि नि सजन का निसा गोलवे अर्थात टीबी वा छे रोग रगाना दाई ठुके नीति उपचार या त बीगो वास अर्थात खोप या ना सुख बीसीजी डीपीटी डीडीटी टीटी सुगत टीबी लुए या नीति अर्थात गौन लुए छे रोग या नीति वास या त बीगो खोप या ना सुख बीसीजी डीपीटी डीडीटी टीटी बीसीजी डीपीटी डीडीटी टीटी टीटी टीटी सुगत यो लिसा प्याचि मजल गनि ज जसले बुझि गतले एक को सुबा दिसन छ र थै जले आफ्नो मेगो फोन न सो पास चाहि दिनु को त वेक न लस के सेवा पाके भने जो जना पा हेलो जो जना पा जो जना पा सुन भन्दे राज महर्जन छ माफ एकदमै अलि चाह बिसिरा खा चाह तुन ल दाइ भबि ठु खाला ल हजुर सिर ला के म भबु बिसे थ भबि जास आ थम जदो सिरे के का म जो ला जो जो कछि त यो यो लस कस्तो का का यो को सुबे नापांगु औद्योगिक क्षेत्र गुगुखा नेपाल नापांगु औद्योगिक क्षेत्र गुगुखा पोखरा औद्योगिक क्षेत्र बालाजु औद्योगिक क्षेत्र पाटन औद्योगिक क्षेत्र विराटनगर औद्योगिक क्षेत्र विराटनगर डाल गए विराटनगर दे दिए हजुर विराटनगर छेंगे चाहि दियो छे का सर एसे छोली स पैसे मजुर के छी थनचना विराटनगर छेंगे चाहि दिने छी थनया लानचना विराटनगर चाहिँ मक पक्का मक तक नि सर जजले पुति गेले एकको सुबे दिसम छ न आफ्नो मेको फोन यसो पास दि लस्को स्या पक्या नि जजले प हस्तना हुन्छ माफ हो है जिले एकदमै अले छिटो न मेउला त भन् ठीक छ मुस्लिम हो वा व बडी उदिला ना पन्छु ना मुस्लिम हो खाय भन्ने ना पन्छु ना मुस्लिम हो खाय भन्ने मला पासला बिए मला पासला बिए मला मखला दाइ दिसा बर्ड फ्लू थो खाय कि खन्दुको लुए ख बर्ड फ्लू संक्रमण जीव सरकार नेपाल गुगु जिल्ला यात संकटग्रस्त क्षेत्र कथा घोषणा यागु ख बर्ड फ्लू लुए या संक्रमण तचोया भने हो नेपाल नेपाल सरकार र नेपाल गुगु जिल्ला यात संकटग्रस्त क्षेत्र घोषणा यागु ख सिन्धुपाल्चोक झापा खोप चितवन बर्ड फ्लू लुए तचोया भने छु होला थो लुए तचोया भने हो खाइए कोही स्यागु ज्याजुला खाइए माउ खाइ त माउ नसा जुला खे जुला खाचा त जुला तो दक्कोई नस्त यागु जगो मखु कि सरकार छगु जिल्ला यात संकटग्रस्त क्षेत्र घोषणा यागु ढोक सिन्धुपाल्चोक झापा खोप चितवन खोपे रहेगा हजुर खोप ख यो क्वेशन लाओ रावल निनु हो समाचार उ ख चितवन न चितवन न स्याउदो सिन्धुपाल्चोक न स्याउदो झापा ठो ढाउ हो ठ्या ख हजुर होला खोपे रहेगा खोपे दै दि ख हजुर त्यस पक्का ख खोप ख खोप जिल्ला दक्ले अप संक्रमण जीव खोप जिल्ला त संकटग्रस्त क्षेत्र कोस्न याउख बर्ड फ्लू संकटग्रस्त क्षेत्र कोस्न याउख चोली सब पैसे दो असनान जो एक को सुबह दिसन चुना छिता थे चले आक्रम मेरे को फोन इसमें पास चाहिए दी वेकेट ना लस्क से आपके होने जो जलपा हेलो जो जलपा हेलो हेलो जो जलपा ध्यान राज माफ फोर हामी फेर हामी म फुका छ मखला पुरै आसी म त यात्रा खौसौले वेल खले मला अपासमा फौला मौजु थिएँ जों जुला हजुर अपासमा फौला मौजु थिएँ जों नपछि पर्यो पर्यो जा नपछि पर्यो कतै जो मजको मखके नपठे थौने नउने अथवा ने नउने थे नेले चार छिरे नि हयो पति थेला ठुसिर अपासमा फौये मजु ओ नपछि पर्यो कम खान ला कतैले सठो चुकलाई इले अपोठे बिराई सटपयोग या त चुकलाई इले चाहिँ फसाको चाहिँ मार घाटै मन त थन ये चोपि सोनिकले चोपि चाहियो नि अपोना चाहियो नि थादियो मन कामना ख खला आ तैले छ मन कामना केबल कार्य हाक गुली किलोमिटर दो 2 किलोमिटर 2.5 किलोमिटर 2.8 किलोमिटर 3.1 किलोमिटर दुई किलोमिटर 2.5 किलोमिटर 2.8 किलोमिटर 3.1 किलोमिटर गबले तक विचार ठिक जुई मको अबले तक छुन ज्या ठिक जुई मको गबले तक विचार ठिक जुई मको अबले तक छुन ज्या ठिक जुई मको थो तापो सुयागो ख स्वामी विवेकानन्द लियो टल्स्टाय अब्राहम लिंकन शुक्रराज शास्त्री हजुर हेलो हेलो स्वामी विवेकानन्द लियो टल्स्टाय अब्राहम लिंकन शुक्रराज शास्त्री उयो कहिले टेलिफोन स्वाप उठाएर त उयो अब्राहम लिंकन लगाएर तैदियो ख तर उयो कहिले छ प्याची मतलब उयो कहिले छ प्याची मजु हुने उयो कहिले सूचना बेचुन्छ न उयो कहिले छ प्याची मजुको खेतल उयो कहिले स्वाप फोन स्वाप खला लाए दथुए त्वाडर त सायद उयो कहिले मोबाइलमा फोन दिएको जे उयो कहिले तैन चल दिएको ख ल मरु म त मरु मर लगा सायद उयो कहिले मोबाइल ब्याट्री मरु ख कि अथवा चाहिँ चार्ज मरु ख वा चाहिँ सिकिम अफ त उयो कहिले टेलिफोन स्वाप त्वाडर र यद्यपि उयो कहिले लिसाना छ प्याची मजुको जानकारी बेच्न फोन दिसँग छिपिनसँग फोन ल्याख 42 32 735 अहिले 42 32 736 थन स्टुडियो फोन ल्याख ठुको फोन ल्याखे फोन नै दिँदा छिपिन त इनाभित्र र आतको गुम्मा पास मिसँग बुद्धि कहिदिनु जसले थोले मेरो फोन सो पास दिए उयो गर्दा जसको स्याहार जसले पा सुन भन्दिया वीरेन्द्र जो निपाय प्रमाणिक ई अर्थात टाइम गुगु थ्याया त आधार कया कोचिन तकदो निपाय प्रमाणिक ई अथवा टाइम गुगु थ्याया त आधार कया कोचिन तकदो दामन जुगल हिमाल गौरी शंकर हिमाल धौलागिरी हिमाल दामन जुगल हिमाल गौरी शंकर हिमाल धौलागिरी हिमाल ठुकी मध्ये छुकिया त प्रमाणिक छुकिया त आधार कया नेपाय प्रमाणिक ई कोचिना ती तगुट हजुर दामन दामन जुगल हिमाल गौरी शंकर हिमाल धौलागिरी हिमाल धौलागिरी हिमाल जी तुकमा एन दिल एक को सुभाय दिसन वीरेन्द्र जो छि तुकमा एन दिल तर छेउली छ प्याची मजलका नि सा जसले पुतिक एक को सुभाय दिसन त्यसले आफ्नो मेगो फोन सु पास दि वे कतना लस्को छ पाके भने जो जलपा सुनो अन्य जे छ लक्ष्मी जो छ एला गाबा न छ लक्ष्मी जो माफ हो ठीक ठाक हनुमान्य अबु वायु खस मायना सुख हनुमान्य अबु वायु खस मायना सुख अञ्जली अनुपमा अञ्जना अनुसुया अनुपमा छेउली सन प्याची मजलका नि सरले बुद्धिकलाई एक सुभाय देशन चलाइन्छ त त्यसले आफ्नो मेगो फोन सो पास झाइदिनु लस्को छ्यापा के भने जोजोलपा हेलो जोजोलपा सुरेन्द्र जो हजुर सुरला अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ अर्थात् इन्टरनेसनल लेबर अर्गनाइजेसन ठुकिया प्रधान ज्याको वा मु ज्याको गणदो फ्रान्स या पेरिस बेलायत या लन्डन इटाली या रोम स्विजरल्यान्ड या जेनेभा स्विजरल्यान्ड या जेनेभा रहिदिए सुरेन्द्रजू शिवली सर प्यासेजहरू पक्का ख स्विजरल्यान्ड या जेनेभा आइएलओ या अर्थात् इन्टरनेसनल लेबरेसन लेबर अर्गनाइजेसन या प्रधान ज्याको त्यति डाक्टर कस्तो आएको कस्तो हजुर हजुर अठो भुडी लाम जिम म्यामेज हो हजुर पिन्डोसको चाहिँ देशमा बिगा कतै दिस ठाउँ भुडी लाम म्यामेज सिमेन्ट शिल्प कार्य ठाउँ भी भुडी लाम त हुने स्मृति रह्यो कि सिमेन्टी रह्यो सि त झेल हटा छ त यसले सिमेन्टी रहेछ एक एक म्यामेज पलापटकमा सुहाउ या रोगी हो हजुर जिउ पाखेना उयो कहिले एक एकको बुनिए जस्तै पिन्तुना देखिन्छन् पलापतिको सुधालयमा ढाबले मनतोको पौनेमा ठुलो छोरी पल खै नीति छिपिन्द छतवा चाहिँ मेन्जिङ कि तिनीहरूको दुथन विशेष कारण अथवा मेन्जिङ कि तिनीहरूको छतवा चाहिँ मेन्जिङका छन् छिपिन्द मंगल सुहाया मना तुने सुकुंदा चका मंगल सुहाया मना तुने तातुना संगु पूवने माँ ध्यागु पलाखे नुकलाहना अष्टमंगल्या स्वामा कुखैगा सगा सुभावनया दिशा बिये सुकुंदा चका मंगल सुवाया मना तुने मन तुने छोहे बखत या भी लखसे लुखाए कलश निलखा जागू जवा खवते यंगु जक सिनती का स्वाफो छुका थो दिया लस कुसुया भाजीमेज पनि पर्ख छिपिन्द मिनी गिर गाडेको ठो मि नाप्न भाग्रा छिटो लसको सञ्चना छिटो इलेन जनाचना दिएको दो यहाँ महानगरपालिका नेपया मेट्रो एफएम गुपी फुटीको मेगा हर्जे ठाउँ बुधबार ज्याजो ज्ञान ध्यान ज्ञान ध्यान ज्याजो छोको नेसली सनापा स्वापतोको कासा खले ठो कासा छिपिन्द सम्पत्तिकै दिए बुटिकै दिउने दिन छि झिमेको स्टुडियो फोन ल्या 42 32 735 अहिले 42 32 736 फोन हेर्दैछ यी अझ नछोपट्टि चाहिँ ल्याउँदा नि छिक्पिन त फोन यहाँको निम्ति थो हतार बेच्नको फोन हेर्दैछ आतकै दुने झिङ्गीमा 5 मिनटसम्म पोतिकै दिइरहेको छ ल झिङ्गीमा मध्ये चाहिँ छो 5 मिनटसम्म 45 मिनटसम्म बेचिदिनुको दो तर शेर्पा सुना त्यहाँकिले वडा छ छिङ अझ न पेदिमा नि छिक्पिन पेमा मध्ये सुना 45 मिनटसम्म बिहा शेर्पा त्यहाँकै वा छिक्पिन छ अझ न छोपट्टि चाहिँ पेदिमा नि ओके पेदी त छिक्पिन त यहाँ पेसे हाक्न न फोन फोन पे सुनाउँदो ओके फोन यहाँ दिन्छ फोन ल्याएको 42 32 735 अनि 36 फोन फोन यसो पासा चाहिदिइरहेको दो वा एकै त लसको सेवा पाक्यो भने जजलपा सुनमान्या शिवलाल श्रेष्ठ गणाइन टोल कहिले सर यहीँ यहाँ पुलाङको बस पार्क काठमाडौँ भ्यू टावर रहेका डेकेटी हुँदो वो टावर गुली तल्ला यहाँको जुई 18 21 26 31 21 तल्ला पक्का ख शिवलालजु छि बोतिकै दिनु अहिले प्याचिले समय बिहादिने छि धक्कै नाफा खुसी थुक ज्याले बोतिकै दिउ खतर सुझाव ब्याउगा जन्म सङ्ग्रह छि 36 साल छत्तिस साल मुखु 37 साल जो खालको विचार शिवलालजु 36 साल घोषणा जगत जो आज आज 37 साल ख त जिन थन गलती सुर छि पिंका दिले छि एक को सुबह देसन छन 37 साल ख त छन जि चि तैली न गलती जे छन 37 साल जो ख 37 साल बैशाख 20 गते आज पक्का ख त शिमला जो छि त एक को सुबह देसन छन जि थन काचा को चि तैली मखोली लान छन न एजनी थगु छि पिंका दिले छि जो गलती त पिंका दिले छि त एक को सुबह देसन छन आस एको सुबेया दिसन जने छ त फेजले आफ्नो मेगु फोन एना सु पासा चाहिदिनु को गुडु वेगा तलस को सेवा पाकी भने जोजलापा जोजलापा पिनिस त सुनन्दे जिखना पवित्र कुमार पवित्र जो माफ एकदमै माफ ट्याट मछि मखला हजुर तर माफ ट्याना त यमसी माफ ट्याना मुलियो के ठीक छ रामल गास्ता काछि म माफ गात हिदिपति खला देसी अवस्था त खया ख थौको नै न्यू चीज चर्चा जसन छौटो देसी अवस्था त खया वेला छगो राजनीतिक अवस्था छगो खेलकुदी अवस्था मखो अझन स्वयं खस समग्र रूपमा खला खस ममुफेट हाँसा पाइ मखो तर छोपटी चाहिँ मफेकी खस चितन जे ठुया नि हाँसा निन्तिनको डो आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई पाखे दुई उपाधि सुनात्याको ख आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई उपाधि सुनात्याको ख नामिबिया केन्या नेदरल्यान्ड युगान्डा नामिबिया केन्या नेदरल्यान्ड युगान्डा नेदरल्यान्ड जिमाका पवित्र जो नेदरल्यान्ड जिमाका नेदरल्यान्ड आइसिसी वर्ल्ड लिग क्रिकेट लिग डिभिजन 2 उपाधि त्यको ख जस्तै सधैँ मलाई न्याउ चाहिँ प्रयास चाहिँ या मार यो ठछौ चाहिँ दसो ख हजुर हजुर तर चाहिँ सधैँ प्रयास चाहिँ याउ जिम बखना ए जान चाहिँ ठो अवस्था भएको ख हजुर मलाई आज छौ आना चाहिँ फेरि आ छौ छडा न दा चाहिँ जे सुरेन सुरेन दाइ चाहिँ म्याम मे चाहिँ ठाउँ बुढी लाउ रा हो नि हजुर हजुर चाहिँ एकै कुरा चाहिँ लुमंगा बिन्दना बिन देथे मला हजुर नपा चाहिँ जे आठो नेपालले जुन चाहिँ राजनीतिक उथलपटल जुन चाहिँ जुया छौ डो म नेबाट चाहिँ उले चाहिँ या म फ्यातौ अवस्था डो मला एकपिनो चाहिँ मने चाहिँ दक्षिणो चाहिँ मने चाहिँ ठो नेबाट एउटै ठयो पनि हक हिँड्यो अधिकारीलाई चाहिँ त्यसमा लुया मार्यो त्यो दक्षके जनचेतनामूलक चाहिँ ज्यादा चाहिँ जे मार्यो जो आस ख मङ्गला स्टार्ट चाहिँ आठ नेवा डेट बन चाहिँ जुन चाहिँ हो ज्यादा ज्यादा चाहिँ पिनपिने चाहिँ सुरुवात जान चाहिँ लिउडो एकपिन एक चाहिँ चोछा भयो जो ओठेन टो ठुवा चाहिँ उपत्यका चाहिँ छोइठ्यो ज्यादा चाहिँ यक्ने चाहिँ ठो सोनी गरेन उयो मामला अहिले चाहिँ ठो गुल्न चाहिँ ठो राजनीतिक चाहिँ जो एकदमै चाहिँ बामलना पवित्र छयो पनि मलाई हक हिँड्यो लागि चाहिँ लुया फेमा ऊ चाहिँ चिज चाहिँ मोटोकै चाहिँ जुन चेतना वेमा त्यहाँ चाहिँ जिज चाहिँ भगवान्कै चाहिँ मलाई एकदमै प्रार्थना यहाँ जुन डुबो मलाई नाप्डामा चाहिँ सोनिको चाहिँ बासिन गर्दा एकदमै इनाभ यहाँ चाहिँ ढुकरी छ नेनामी भाषा मिजबे आरास छि समयको फोनमा क्याकु छि सारसा छि ज्याझ इ कोचा देउ जुल उकि दक्ने लिपा छिकपिन्द छटवा छ मि न्यंका चना अले सुना शिल्पा त्यकल व छिकपिन्द कनेगु छि आइत रास छिकपिन्द छ पलक थ मिज क नेना दिस अल थ मे दति थौ या शिल्पा सुना त्यकल व छिकपिन्द कनेगु छि ज्याजले पतिकया मुक्क न्याम पाँच दिनसम्म प्याचले सबै दिएको छु ल तर बिदला खुमेर घात हामीले उख थाहा छ रहेछ जिन्थन छौ चिन्तैली गल्ती बस मुखुली चाहिँ चिते लाउन थन शिवलाल श्रेष्ठ जो व्याकलन पिङ्का दिएको ख 2036 साल जन्मट सङ्ग्रह कोष्ण जो ख जन्मट सङ्ग्रह जुगुर हाँसा 37 ख जिन जनाको न्यासन गब्ले जुगुर घा जनाउ ख कोष्ण जुगुमा कि जन्मट सङ्ग्रह जुग द जनाको ख 2037 साल बैशाख 20 गते जन्मत सङ्ग्रह जोगजुल एजनी मंगलहाल जुएल्ली सह प्याची मजोग जुल थोली आख न्यामेज को पास पिनसा चिंचामो पास पिन मध्ये न्यामेज को पास पिनसा प्याची सह बेदिक जुल वेक अप इन कर लक्ष्मीराज शिल्पकार अस्तनारायण प्रजापति सुरेन्द्र शिल्पकार शिवलाल श्रेष्ठ व पवित्र कुमार महर्जन अदकले लिपपोटी कैदिम ख वेक न प्याची लिसा बेदिक जुल प्याची लिसा बिया शिरपा त्याक दिग दो शिवलाल श्रेष्ठ जो छिटा लिपको पिनतुना दो छिं थागो शिरपा नीति किशोर तोसा भाजुया त फोन यन दिता इना पेंचना वेक यो फोन ल्या जि थन बेचना 9843744860 फोन ल्यास का आखनो बेचना 9843744860 अठे मेगु फोन ल्या दो 9818254433 शिरपास शिरपा नीति स्वापुटे त जि हाक्नस क फोन ल्या बेचना 9843744860 अठे मेगु फोन ल्या दो 9818254433 थो किशोर तो सख वेकै त स्वापुटे छि थाको शिरपा लनन के दिता इना पिन्तुना छ शिरपा दिसन दिगु ख पिन्तुना खलाय दुज मलबु यलाया पाइरा ज सके जो दक्ले लिपा शिरपा चकदिमा शिवलाल श्रेष्ठ अलि जाजले पुति कै दिपे छिपे सकले अलि जाजो न्याचना दिमा छिता ना पा जाजले प्राविधिक खेला गुवारिन दिमा पास सुनील राजु पाथे अठे वया शिरपा देसन दिमा भाइराज साके जेतना हकनास ख सुबे देस छ थौ तो जासो पाखिन जिना मन त उजा फना छ न थौ त बे सुबे